नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो हो रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अन्तर्गत रहेर हामी तपाईँलाई 0556363332 यो नम्बरमा स्वागत गर्ने गर्दछौँ, र यो नम्बरमा तपाईँ आइसकेपछि हामीले अगाडि बढाउने गीतहरू मार्फत तपाईँ आफन्त घर परिवार इष्टमित्र सम्पूर्णमा मिठो सम्झना व्यक्त गर्न सक्नुहुन्छ, साथमा केही सन्देश छन् भने त्यो सन्देश पनि छोड्न सक्नुहुन्छ। र आजको यस बसाइमा पनि हामी उपस्थित भइसकेका छौँ। 0556363332 यो नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउनुहोला। भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा पनि मैले आत्मीय मित्र रिजनबाट पाइरहेको छु, र तपाईँ त्यति बेला विश्वको जुन कुनै कुरामा रहेर पनि www.radioarpan.com.np मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कोही मित्र आउनु भएको थियो तर सम्पर्कबाट टाढिसक्नुभयो भन्ने इसारा पनि यहाँनिर पाएँ। कार्यक्रम अर्पण समर्पणमा हामी दैनिक जसो फरक फरक कुराहरू तपाईँहरूको माझमा प्रस्तुत गरिरहेका हुन्छौँ, बाह्रै पछि फरक फरक गीतहरू। सोही क्रममा आजको यो मङ्गलबारी बसाइमा भने पुराना नेपाली चलचित्रका गीतहरू बज्ने बसाइ हो यो, र यति बेला कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा फेरि पनि। हजुर नमस्कार। नमस्कार। टाढीबाट अग्रिम हो? हजुर। के छ अग्रिमजी? ठिकै छ। अनि अग्रिमजीको रिजल्ट कस्तो रह्यो? राम्रो। कति पर्सेन्ट अग्रिम? 82। हजुर। ल धन्यवाद छ, बधाई छ अग्रिमजीलाई। हजुर। र फेरि पनि अझै राम्रो राम्रो गर्दै जानु होला यो शुभकामना है। हजुर। कसलाई सम्झने आज कार्यक्रममा? हजुरलाई धन्यवाद। मम्मीलाई, बाबालाई, आमालाई, बुवालाई, अङ्कललाई, आन्टीलाई, दादालाई, दिदीलाई, हामीले तपाईँको लागि खुल्ला गरेको नम्बर हो कार्यक्रम अर्पण समर्पणको यस बसाइमा। यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाएँ, उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। रत्ननगर 9 तिरको खबर के छ? तपाईँलाई पनि धेरै धेरै शुभकामना छ मेघनाथजी। धन्यवाद। अनि नयाँ वर्ष सुरुवात भइसकेको छ होइन, कस्तो रह्यो त नि अब यो बसाइ चाहिँ नयाँ वर्ष लागेपछिका छेडहरू? यो लागेको वर्ष चाहिँ कस्तो लागिरहेछ? भनेपछि के कामना गर्नुभयो त देवघाटमा भगवान्सँग? अब हाम्रो त्यहाँ कुल पूजा पनि थियो, त्यहाँ कुल एन्ड मन्थ पनि थियो, अनि त्यो तदारको उद्घाटन भनौँ न एउटा कुरो, अनि सबै हाम्रो मेरो पनि परिवार भएर चाहिँ हामीले त्यहाँ पिकनिक जस्तो बसेर खाएर आएको हिजो। भनेपछि निकै रमाइलो भयो। एकदम रमाइलो भयो। हुन्छ, कसलाई सम्झने आज? त्यसै त हजुरलाई धन्यवाद, मेरो परिवारलाई, मेरो घर परिवार र मलाई मेघनाथ पनि भनेर चिन्न चिन्ने सम्पूर्णको लागि। हुन्छ मेघनाथजी, अहिले भने छुट्टिन्छु। नमस्कार। नमस्कार। आउनु भएको थियो मेघनाथ न्यू पानी रत्नगर 9 र सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ। यति बेला आवाज सुन्ने बेला भएको छ, यो आवाज सुन्छौँ, आवाजपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ। मेरो राखना मिठो बोलेरा सन्नानी हसना मन खुलेरा मन मेरो राखना मिठो बोलेरा माया साथी देउराली भन्जान चौतारी पेटीमा मायाले बोलाउने हो हो देउराली भन्जान चौतारी पेटीमा मायाले बोलाउने मनको पुरा सुटुका भन्दा लाजाले टोलाउने हो लाजाले टोलाउने सन्नानी सन्नानी ए सन्नानी हसन मन खुलेर मन मेरो राखन मिठो बोलेर सान्नानी हाँस्न खोलेर यति बेला हामीले पुरा सान्नानीबाट टाइटल सङ बजाएका थियौँ र कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी रहिरहेका छौँ। तपाईँलाई 0555 63 332 यो नम्बरमा स्वागत गरिरहेका छौँ र नयाँ वर्ष लागिसकेको छ। 2071 सालले पाइला टेकिसकेको छ र यो नयाँ वर्षले तपाईँहरू सम्पूर्णलाई निकै राम्रो गरोस्, फलदायी बनोस् यही शुभकामना अगाडि बढाउँदा बढाउँदै यति बेला कोही मित्र आइसक्नु भएको छ, ढिला नगरिकन उहाँसँग यो कुराकानी गर्नपट्टि लागौँ यति बेला। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलहरबाट। सरिता लामा। के छ सरिताजी हालखबर? सबै ठिकै छ दादा। अनि नयाँ वर्ष लागिरहेको छ होइन? 2070 विदाई भइसकेको छ, 71 लागिसकेको छ, के कुरामा आशा गर्नुभएको छ 71 सँगसँगै? हजुर 71 साल लागे सँगसँगै के कुरामा आशा गर्नुभएको छ? उहाँ सम्पर्कबाट टाढिसक्नु भएको छ यति बेला। तपाईँ 0555 63 332 यो नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र यस कार्यक्रम अर्पण समर्पणका हरेक नवीनतम मसाईहरूका साथमा हामी प्रत्येक दिन आउने गर्दछौँ। दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको यो समय रहने गर्दछ यहाँनिर र फेरि पनि कार्यक्रममा सहभागिता जनाउनका लागि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा आत्मीय मित्र रिजनबाट रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमरोजबाट सुनिता ढकाल। के छ सुनिताजी हालखबर? ठिक छ हजुरको? मेरो पनि एकदम ठिक छ सुनिताजी। अनि सुनिताजी, 2070 विदाई गरियो, 71 लागिरहेछ होइन? के आशा गर्नु भएको छ? एकदमै राम्रो आशा गर्नु भएको छ होइन? त्यो आशा पक्कै पनि पुरा होस्। हामीले भनेर नभने नेताहरूले यति कुरो भनिदिएदेखि है। हुन्छ, सम्झना अगाडि बढाउनुहोस्। हजुरलाई धन्यवाद। हुन्छ सुनिताजी, आउँदै गर्नु अहिले पनि छुटिन्छ। नमस्कार। आउनु भएको थियो सुनिता ढकाल कुमरोजबाट र सम्पर्कको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ। यति बेला फेरि पनि आवाज सुन्ने बेला भएको छ तपाईँका लागि, फेरि पनि अर्को नेपाली कथानक चलचित्र, पुरानो नेपाली कथानक चलचित्रबाट अर्को गीत तपाईँका लागि। देखी को तीर्थ न मिटियो

अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। पुनः स्वागत छ एकैछिनको विश्रामपछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पणको यस विषयमा रहेर हामीले तपाईँलाई नै स्वागत गरिरहेका छौँ, तपाईँसँगै कुराकानी गरिरहेका छौँ, साथमा पुराना नेपाली चलचित्रका गीतहरू पनि सुनिरहेका छौँ। यति बेला कार्यक्रममा कोही मित्र लामो समय प्रतीक्षा गरेर टाढिसक्नुभयो भन्ने इसारा मैले पाएँ यहाँनिर, र 0956363332 यो नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। भन्दा भन्दै फेरि पनि कोही मित्र कार्यक्रममा आइसक्नु भएको छ, उहाँसँगै कुराकानी गर्नपट्टि लामो अबको क्रम। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट राजकुमारी तामाङ। के गर्नुहुन्छ राजकुमारीजीले? बसी बसे मात्रै छ। अनि कोराकतिर नयाँ वर्षको उमङ्ग कस्तो रह्यो? नयाँ वर्षको अलिअलि राम्रै भयो भन्नु पर्यो। राम्रै भयो है। हुन्छ, ककसलाई सम्झना सन्देश के छ आज? सम्झना सन्देश भन्नुपर्दा मेरो सिद्धिनीबाट हुने सम्पूर्ण साथीहरूको लागि, अनि कोराकवासीको लागि, अनि मलाई राजकुमारी राव भनेर चिने नचिने सम्पूर्णको लागि। हुन्छ राजकुमारीजी, आउँदै गर्नु होला, अहिले मैले छुट्टिन्छु। नमस्कार। नमस्कार। आउनुभएको थियो कोराकबाट राजकुमारी तामाङ, उहाँले पनि आफ्नो सम्झना अगाडि बढाइसक्नु भएको छ। 0956363332 यो नम्बर हामीले तपाईँको लागि खुल्ला गरेको नम्बर हो। तपाईँ www.radioarpan.com.np मार्फत यो आवाज विश्वको जुन कुनै कुनामा रहेर पनि सुनिरहनु भएको छ र हामीलाई सुनेर साथ दिनुहुने देशका अनि विदेशका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमको यो क्षणमा र तपाईँ आउन चाहनुहुन्छ भने 0956363332 नम्बर खुल्ला भएको पनि जानकारी गराउँछु। यति बेला कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट दिपेन्द्र तामाङ। के छ दिपेन्द्रजी हालखबर? नयाँ वर्ष मनाउँदै बस्नु भएको छ। दिपेन्द्रजीलाई ढिलै भए पनि शुभकामना छ नयाँ वर्षको, होइन? हुन्छ, धन्यवाद सर। र कसलाई सम्झने दिपेन्द्रजीले आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि राजदीप दादालाई, अनि मेरो घर परिवार, अनि अनि प्रमोद तामाङ, अनि कुमार तामाङ, तिलक तामाङ, अनि प्रवीण तामाङ, अनि धेरै दिनदुङ, अनि कुमारी तामाङ, अनि मलाई धेरै माया गर्ने अमिषा तामाङलाई 2071 सालको शुभकामना। हुन्छ दिपेन्द्रजी, आउँदै गर्नु होला, भने छुट्टिन्छ। नमस्कार। आउनु भएको थियो दिपेन्द्र तामाङ कोराकबाट, र उहाँले पनि आफ्नो सम्झना अगाडि बढिसक्नु भएको छ। र यति बेला फेरि पनि अर्को आवाज तपाईँको लागि। को जिन्दगी तिम्रो जो बल्लालु माई देउ मलाई बन्दगी, दुई दिनको जिन्दगी, दुई दिनको जिन्दगी तिम्रो जो बल्लालु माई देउ मलाई बन्दगी। रस्सी लो अंगूर, रस्सी लो अंगूर, मायाको सन्ती मोहनी रसिलो अङ्गुरा रसिलो अङ्गुरा मेरो जोबन लालुमै अरूकै हजुरा नेपाली चलचित्र मोहनीबाट अगाडि सऱ्यौँ र यही गीतसँगै बिदा माग्नुपर्ने हुन्छ। आज छजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। टाढीबाट अग्रिम पौडेल आउनुभएको थियो, रत्नगर नौबाट मेघनाथ निउपाने, बकुलहरूबाट सरिता लामा, कुमरुजबाट सुनिता ढकाल, त्यस्तै कोराकबाट राजकुमारी तमाङ र कोराकबाट दिपेन्द्र तमाङ हुनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भोलि फेरि कार्यक्रम अर्पण समर्पणको अर्को विषयमा तपाईँ हाम्रो भेट हुने नै छ। यही जानकारी अगाडि बढाउँदै यतिन्जेलसम्म प्रविधि कक्षबाट आत्मिक साथको लागि रिजनलाई धन्यवाद, तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण समर्पणको विषयबाट बिदा चाहन्छु। नमस्कार। मनोरञ्जन का लागि सुनो हजुर नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ। प्रोपाइटर सुनिल गिरी, पवन गिरी एवं सुनौलो बिजुली पसल रत्नगर एक बकुलहर नगरपालिकाको गेट सँगै, मोबाइल 9845523645 र 9847717617। नया नया प्रकार का बिजुली का सामान, सोलर इन्वर्टर पाइन का साथ ही घर तथा अफिशियल वायरिंग दक्ष तथा अनुभवी टेक्निशियन द्वारा गरिन्छ। नववर्ष 2071 को पावन अवसर में हमारा शेयर सदस्य संपूर्ण श्रोता विज्ञापनदाता कर्मचारी एवं शुभचिंतक महानुभावर में सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को लगी हार्दिक मंगलमय शुभकामना व्यक्त करदौ। कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्य एवं रेडियो अर्पण 104.5 मेगाहर्ज परिवार। नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। अध्यक्ष जयलाल कर्णेल एवं थाङखोला सामुदायिक वन उपभोक्ता समूह जुटपानी पदमपुर चितवन। नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोपाइटर सुजन खनाल एवं शीतल इन्टरप्राइजेस, रत्नगर 8 बकुल्लहर, रेडियो अर्पणको ठिक अगाडि, फोन नम्बर 0556169443, मोबाइल 9845108826, बर्जर पेन्ट्स, हिन्दवेयर धारा, टाटा पेन्ट्सको आधिकारिक विक्रेता हुनुका साथै छड सिमेन्ट जस्ता पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध छ। नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर सोमबहादुर पुर्कुटी एवं सुदीप सु सेन्टर, खैरहणी 6 पुरानो पर्सा बजार, चौधरी मेडिकलको आडैमा, मोबाइल 9845123725 र 9701726549। हामी कहाँ अर्डर अनुसारका बोर्डिङ स्कुलका सुजहरू, कन्भर्स र पार्टी सुजहरू तयार गरिनुका साथै ब्याग, जुत्ता मर्मत लगायत ज्याकेट स्प्रे पनि गरिन्छ। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हात जोडी तथा नसा रोग विशेषज्ञ। प्रत्येक शनिबार दिउँसो 12 बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर युवानिधि बस्योलाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, उच्च रक्तचाप, मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। प्रत्येक महिनाको दोस्रो शनिबार बिहान 10 बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसयुजी, मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, भिडियो एक्सरे सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ। सम्पर्क ओम साईराम अस्पताल, रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 0556169665 561-866। जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ, अब आफूले जानेको कुरो भन्दै क्या रे, तपाईँ तत्कालको तत्काल ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टरमा जानुहोस् न, सम्पूर्ण समस्याको समाधान भइहाल्छ। हजुर, नेपाल मेडिकल काउन्सिल द्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एकमात्र दन्त सेवा केन्द्र ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली। हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत निकाल्ने, दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने, नयाँ दाँत पनि राखिने, नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने, दाँतको एक्सरे गरिने, दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने। याद राख्नुहोस्, जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ। हजुर, अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ ओरल एन्ड डेन्टल सर्जन डाक्टर सन्तोष अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ। सम्पर्क ओम साईराम डेन्टल एन्ड रिसर्च सेन्टर प्राली, रनपा 2 टाँडी, ओम साईराम अस्पताल भवन, फोन 0556567066, मोबाइल 9845522324।

माध्यमका लागि सीमित सिटमा र कक्षा 5 देखि 9 सम्म नेपाली माध्यममा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम वितरण यही वैशाख 3 गतेदेखि, अङ्ग्रेजी माध्यमको प्रवेश परीक्षा यही वैशाख 7 गते बिहान 10:30 बजे। नेपाल वाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा उमा र सन्तोषको स्वागत छ। देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी.com संसारभर एकै साथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाले आज बोलाउनु भएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी अहिलेसम्म उपस्थित नभएको बताएको छ। संविधान सभा गठन गर्नुपर्ने समिति सरकारका थप काम कारबाही र आयोग गठन गर्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री कोइरालाले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। प्रधानमन्त्री कोइरालाले हिजो नै आजका लागि बैठक बोलाउनु भए पनि गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणमा दोषी ठहरिएकाहरूलाई सरकारले मुद्दा चलाएको भन्दै माओवादीले बैठक बहिष्कार गर्ने जनाएको छ। माओवादीले द्वन्द्वकालका घटनालाई व्यक्तिगत रूपमा भन्दा पनि सामूहिक रूपमा समाधान गर्ने बाटो खोज्नुपर्ने अडान राखेको छ। उसले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानबिन आयोग गठन गरी यस्ता मुद्दाहरूलाई आयोग मार्फत समाधान गर्न सरकारसँग माग पनि गरेको छ। बैठकमा माओवादी उपस्थित नभए पनि अहिले उठेका विवादका विषयमा अन्य दलहरूसँग पनि छलफल भइरहेको प्रधानमन्त्रीका सहयोगी लक्ष्मण ढकालले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो। यसैबीच फुजेल हत्या प्रकरणमा दोषी ठहरिएकाहरूलाई सरकारले कारवाही शुरू गरेपछि प्रमुख दलहरूबीच विवाद शुरू भएको छ। संविधान निर्माणका लागि तयार गर्नुपर्ने संविधान सभाभित्रका समितिमाथि उठेका विषयमा समेत हत्या अभियोगमा कारवाही गरिएकाहरूलाई नछाडेसम्म कुनै सहमति गर्न नसकिने एकीकृत नेकपा माओवादीले अडान राखेपछि संविधान सभाका काम समेत अन्यलमा परेका छन्। सरकारका काम कारवाहीका विषयमा केही नेताले प्रश्न उठाए पनि सरकार सञ्चालन र संविधान निर्माणका विषयमा काङ्ग्रेसभित्र कुनै विवाद नभएको नेताहरूले बताएका छन्। संविधान सभामा मनोनित गर्नुपर्ने 26 जनाको मनोनयन, संवैधानिक निकायको नियुक्तिमा ढिलाइ, सर्वोच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति र सचिवको बढुवा पदस्थापन तथा सुरक्षा निकायमा रिक्त पदपूर्ति गर्न नसकेको भन्दै पार्टीभित्रै सरकारको आलोचना हुने गरेको छ। तर काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले भने अहिले सरकारका विषयमा उठेका कुरालाई विवादको रूपमा नभई सुझावको रूपमा लिनुपर्ने बताउनु भएको छ। नेपाल वाणी नेटवर्कसँग कुरा गर्दै नेता केसीले यी विषयहरू विवादका लागि नभई सुझावका लागि मात्र भएको जानकारी दिनुभयो। उहाँले सरकार सञ्चालन र संविधान निर्माणका विषयमा काङ्ग्रेसभित्रै कुनै विवाद नरहेको स्पष्ट पार्नु भएको छ। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संघीयतालाई पाखा लगाउन स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिएको आरोप लगाउनु भएको छ। नेकपा माओवादी अछामको जिल्ला सम्मेलन सकेर सुर्खेत पुग्नुभएका उपाध्यक्ष गजुरेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारले संघीयता नचाहेकाले संविधान निर्माणभन्दा पहिला स्थानीय निकायको निर्वाचन गर्न लागेको बताउनुभयो। गाउँ विकास समिति र जिल्ला विकास समितिको क्षेत्र अधिकार कति हुने भने संविधानमै उल्लेख हुने भए पनि पहिले नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीले शंका उब्जिएको उहाँको भनाइ थियो। उहाँले एकीकृत माओवादीसँग अहिलेको अवस्थामा एकता हुन नसक्ने पनि स्पष्ट पार्नुभयो। आफूहरूसँग एकीकृत माओवादीको कार्यदिशा अलिकति पनि नमिल्ने उहाँको भनाइ थियो। नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले खाली नकारात्मक सोचले मात्रै समाज रूपान्तरण हुन नसक्ने बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपाल अर्घखाँचे शाखाले आज आयोजना गरेको साक्षात् कार्यक्रममा पौडेलले सबै खराब हुनु भन्ने भावनाबाट अगाडि बढ्दा आज देशमा विकास हुन नसकेको बताउनु भयो। उहाँले सबैले नकारात्मक कुरा त्यागेर सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले नीति निर्माण तहमा पुगेका जनताका प्रतिनिधिले समेत खाली नकारात्मक कुरा उठाएर मात्रै देश चल्न नसक्ने दावी गर्नुभयो। उहाँले गल्ती गरेका व्यक्तिलाई आफ्नो मान्छे छ भन्ने जोगाउने प्रविधि मौलाउँदै गएको आरोप समेत लगाउनु भएको छ। उहाँले प्रशासन र कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन लागि परेको बताउँदै नेपालमा झन्झन भ्रष्टाचार बढ्दै गएकोमा गुनासो व्यक्त गर्नुभयो। सरकारले राहदानी वितरण प्रणालीलाई व्यवस्थित सहज बनाउन आजदेखि थप 3 वटा आवेदन फार्म संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। राहदानी विभागमा सेवाग्राहीहरूको बढ्दो भिडभाड र उनीहरूले झेल्नु परेको शास्तिलाई मध्यनजर गर्दै सरकारले अहिले सञ्चालन भइरहेका 6 वटा फार्म संकलन काउन्टरलाई बढाएर 9 वटा पुर्याएको हो। राहदानी लिने सर्वसाधारणको भिड राहदानी विभागमा सधैँ लागिरहने र सेवाग्राहीले शास्ति खेप्नु परेकाले उनीहरूलाई रात दिन काउन्टर थपिएको विभागका महानिर्देशक रामे रमेश प्रसाद खनालले जानकारी दिनुभयो। अब राहदानी वितरणमा पनि सहजता ल्याउन कम्प्युटर इन्जिनियर लगायत 15 जना जनशक्तिको व्यवस्था गर्न लागि जानकारी दिँदै उहाँले अर्थ मन्त्रालयबाट दरबन्दी स्वीकृत हुन साथ वितरण प्रक्रियालाई सरल र सहज बनाइने जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले 15 जना जनशक्ति विभागलाई उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै त्यसबारेमा आफूले अर्थमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिनुभएको छ। सन् 2015 अक्टोबर 24 सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमानुसार नेपालमा पनि एमआरपी लिनेहरूको घुइँचो बढेको राहदानी विभागले जनाएको छ। थारू संयुक्त सङ्घर्ष समितिले तराईका थारू लगायत आदिवासी जनजाति र मुस्लिमहरूलाई मधेसीमा सूचीकरण गरिएकोमा विरोध जनाउँदै आफ्नो हक अधिकार र पहिचानका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी दिएको छ। आज काठमाडौँको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी थारू कल्याणकारी सभा, थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक थारू सङ्घ, थरुवाट तराई पार्टी नेपाल, थारू विद्यार्थी समाज, नेपाल लोकतान्त्रिक समाजवादी दल लगायतका विभिन्न 14 सङ्घ संस्थाले यस्तो चेतावनी दिएका हुन्। संविधान सभा निर्वाचन विधेयक, संविधान सभा व्यवस्थापिका संसदको 2070 चैत 11 गतेको बैठकबाट मधेसी सूचीकरण गरिएका र अन्य कानूनमा तराईका आदिवासी जनतालाई मधेसी समुदाय अन्तर्गत राखिएको संयुक्त सङ्घर्ष समितिले आरोप लगाएको छ। सरकारले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको विरोधमा एकीकृत नेकपा माओवादीले आन्दोलनको घोषणा गरेको छ। आज बिहान बसेको पार्टीको पदाधिकारी बैठकले मुद्दा लगाइएकाहरूको रिहाईको माग गर्दै प्रदर्शन र कोनसभा गर्ने निर्णय गरेको हो। बैठकले मुद्दा लगाइएको विरोधमा अझै चितवनमा चक्का जाम र कोनसभा गरेको छ। भोलि गोर्खामा प्रदर्शन र कोनसभा गर्ने निर्णय पनि गरेको छ। पार्टीले पर्सि देशभर विरोध प्रदर्शनसहित कोनसभा गर्ने जनाएको छ। एकीकृत नेकपा माओवादीले फुजेल काण्ड र द्वन्द्वकालमा भएको भन्दै घटनालाई सत्यनिरूपण तथा मेलमिलाप आयोग बनेपछि अनुसन्धान गर्नुपर्ने तर्क गरेको छ। पक्राउ परेकाहरू रिहा नभएसम्म तीन दलको बैठकमा सहभागी नहुने पनि उसले निर्णय गरेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क र राष्ट्रसङ्घीय महिला विकास युएन उमेन बेच लैङ्गिक समानता, न्याय र महिला सशक्तिकरणका लागि सहकार्य गर्ने सहमति भएको छ। सार्क सचिवालयमा आज भएको कार्यक्रममा सार्कका महासचिव अर्जुन बहादुर थापा र नेपाल, भारत, भुटान, मालदिव्स र श्रीलङ्काका लागि युएन उमेनका प्रतिनिधि डाक्टर रेबिका टाबरेसले सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। समझदारी पत्र अनुसार सार्क र युएन उमेनले महिला बेचबिखन, आर्थिक सशक्तिकरण, राजनीतिक नेतृत्व तथा निर्णय प्रक्रियाका साथै महिला विरुद्ध हिंसाका क्षेत्रमा सहकार्य गर्नेछन्। चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको 22 धारामा 22 धारा मेला लागेको छ। मेला भर्न काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानबाट भक्तजनहरूको घुइँचो लागेको छ। बालाजु पार्क क्षेत्रमा तत्कालीन राजा प्रथम मल्लले निर्माण गरेको 22 धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ। सो पानीले आजको दिन स्नान गरेमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहिआएको छ। झापाको 87 धाममा महिलाहरूले आफ्नै सक्रियतामा गाउँमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन्। स्थानीय महिलाहरूको अगुवाईमा स्थापना भएको मायबेनी महिला कृषि सहकारी संस्थाले गाउँमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन्। स्थानीय स्तरमा आकस्मिक बिरामी पर्दा उपचारमा समस्या आउने गरेको भन्दै एम्बुलेन्स सञ्चालनमा ल्याइएको संस्थाकी अध्यक्ष रोहिता भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन्। नेपाल वाणी नेटवर्क सुन्दै रहनुहोला। नारायणी यातायात व्यवसाय संघको अत्यन्त जरुरी सूचना। यस संघ सदस्य व्यवसायहरूको व्यवसाय भेला तथा अन्तरक्रिया कार्यक्रम यही वैशाख 2 गते हुने बेहोरा सम्पूर्ण सदस्य व्यवसायहरूमा जानकारीको लागि अनुरोध गर्दै उक्त भेलामा उपस्थित भइदिनु हुन सादर अनुरोध गरिन्छ। भेला बस्ने समय दिनको 12 बजे। भेला बस्ने स्थान नारायणी यातायात व्यवसाय संघ शाखा कार्यालय भरतपुर सभा कक्ष। नारायणी यातायात व्यवसाय संघ शाखा कार्यालय भरतपुर चितवन। कर्मचारी आवश्यकता। संस्था पूर्वी चितवनको प्रतिष्ठित एवं अग्रणी संस्था युनिक बचत तथा ऋण सहकारी संस्थाको लागि केही पदहरूमा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक योग्य नेपाली नागरिकहरूबाट आवश्यक कागजात सहित आगामी वैशाख 5 गते भित्र हस्तलिखित आवेदन पेश गर्नु हुन आह्वान गरिन्छ। विस्तृत जानकारीको लागि गत चैत 26 गतेको चितवन पोस्ट अथवा संस्थाको कार्यालयमा टाँस गरिएको सूचना हेर्नु हुन अनुरोध गरिन्छ। युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रत्ननगर 2 मेन रोड टाढी चितवन, फोन नम्बर 056-562-693 र 562-931। भरपर्दो वैदेशिक रोजगारका लागि दक्षिण कोरिया, कोरियाली रोजगारका लागि कोरियन भाषा। अनि कोरियन भाषाको लागि? हजुर, कोरियन भाषाको लागि सम्झनै पर्ने ठाउँ रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टर, रत्नगर 2 चितवन, फोन नम्बर 056-561-330 र 562-293। साथै हामी कहाँ कोरियन भाषाको अलावा प्लस 2 देखि मास्टर लेभल सम्मका सम्पूर्ण विषयका ट्युसन कक्षा पनि सञ्चालन भइरहेको छ। पाकिस्तानका एकजना उपमन्त्रीलाई आज अपहरण गरिएको छ। सार्वजनिक कार्य सम्बन्धी मन्त्री अहमद शाह वाहिदलाई हतियारधारी समूहले अपहरण गरेको बताइएको छ। सरकारले औपचारिक रूपमा केही नबताए पनि स्थानीय सञ्चार माध्यमले भने उनको अपहरण भएको जनाएको हो। बिहान कार्यालय जाँदै गरेका उनलाई राजधानी काबुल नजिकबाट अपहरण गरेको बताइएको छ। अफगानिस्तानको गृह मन्त्रालयले दिएको जानकारी अनुसार उनलाई सवारी चालक सहित अपहरण गरेको बताइएको छ। हतियारधारीले राजधानी काबुल नजिकै अर्को नगर खरी खानाबाट अपहरण गरेको बताएको छ। काबुल प्रहरीका प्रवक्ता हसमतुल्लाह तासिक जाईले घटनाको पुष्टि गर्दै प्रहरीले उनको सुरक्षा रिहाईका लागि प्रक्रिया सुरु गरेको बताएका छन्। युक्रेनमा विकसित पछिल्ला घटनाक्रमपछि अमेरिका र युरोपेली देशहरूले रुस विरुद्ध कडा प्रतिबन्धको चेतावनी दिएका छन्। पूर्वी युक्रेनका विभिन्न शर्मा राष्ट्रपतिको चेतावनीको व्यवस्था गर्दै रुसी समर्थकका बन्दुकधारीले सरकारी भवन कब्जा गर्ने क्रम जारी राखेपछि रुसमाथि कडा प्रतिबन्धको चेतावनी आएको हो। सोमबार युरोपेली संघका विदेश मन्त्रीहरूको बैठकले रुसमाथिको प्रतिबन्धका विषयमा छलफल गरेको थियो। बेलायती विदेश मन्त्री विलियम हेगले बैठकले प्रतिबन्ध लगाएका व्यक्तिको सूची बढिरहेको बताए। उता सरकारी भवनहरू माधव रुसी समर्थक बन्दुकधारीले कब्जामा लिन थालेपछि युक्रेनले देशभर सेना परिचालन गर्ने भएको छ। राष्ट्रिय खबरमा अब एउटा खेल खबर। राष्ट्रिय प्रतियोगिता क्लब बहिष्कार गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाल क्रिकेट सङ्घ क्यानबीच अहिले वार्ता भइरहेको छ। खेलकुद मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा खेलाडीहरू वार्तामा बस्न तयार भएपछि वार्ता भएको हो। क्यानको वार्ता टोलीका संयोजक र सदस्यहरू तथा नेपाली टोलीका कप्तान पारस खड्का सहितका खेलाडीहरूबीच वार्ता भइरहेको जनाइएको छ। वार्ता मार्फत 2020 विश्वकप क्रिकेट खेलका क्रिकेट खेलाडीहरूको माग सम्बोधन गरी खेलमा फर्काउने प्रयास क्यानले गरेको छ। नेपालले यसै महिना एसोसिएट प्रिमियर लिग खेल्ने भए तापनि भएकाले पनि खेलाडीहरूसँग सहमति गर्न क्यान दबावमा छ। क्यानले यसअघि नै खेलाडीहरूको बाँकी तलब एक साताभित्र दिने निर्णय गरेको छ। एक दिवसीय राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका खेलाडीहरूले भने क्यानको नेतृत्व नै परिवर्तन हुनुपर्ने सहितका माग अघि सारेका छन्। राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्रीद्वारा आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा सुरु। फुजेल प्रकरणमा मुछिएकालाई मुक्त नगरेको भन्दै एकीकृत माओवादीद्वारा बैठक बहिष्कार। सरकार सञ्चालन र संविधान निर्माणका बारेमा काङ्ग्रेसमा कुनै विवाद नभएको नेता केसीको भनाई, सरकारलाई सुझाव मात्रै दिएको स्पष्ट। नकारात्मक सोचले मात्र समाज रूपान्तरण हुन नसक्ने मुख्य सचिव पौडेलको भनाई। राहदानी वितरण प्रणालीलाई सहज बनाउन आजदेखि थप 3 केन्द्र सञ्चालन। अफगानिस्तानका उपमन्त्री अपहरणमा युक्रेनको पछिल्ला घटनाक्रम प्रति अमेरिका र युरोपेली देशहरूद्वारा रुस विरुद्ध प्रतिबन्धको चेतावनी। र राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घ क्यान बीचको वार्ता जारी। पारिश्रमिक र सेवा सुविधाका विषयमा खेलाडीको अडान कायमी। हवस् त, नेपाल वाणी नेटवर्क मार्फत प्रसारण भइरहेको दिउँसो 3 बजेको राष्ट्रिय खबर सकियो। प्राविधिक साथी अनुसालाई धन्यवाद। अहिलेलाई सन्तोष र उमा बिदा भयौ। नमस्कार। वन डढेलो लाग्नबाट जोगाऊ।